सम्झेल त हो मैले धाउने मारे कसको लाने साथ पाउने अब माया कसलाई साँचाउने मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले हो मैले धाउने मारे कसको लाने साथ पाउने अब माया कसलाई साँचाउने मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले बाँचिन्जेली पर्ने भरो कसलाई साँचाउने मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले बिथलो गरिदिन्छु तिमीले बिस्बिउ म झुन्डी मारिदिन्छु अब माया कसलाई साँचाउने मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले मेरो अन्तिम ढुकढुकी पर्छ मै मारे सिकारी माछौले दुईटाको पिर्केले Thank you. मेरो अन्तिम ढुकढुकी परण छ मै मरेसी क्यारी बाँसौली।